हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि मिठा मिठा लोकधोरी भाकाहरूको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ। बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र तपाईँलाई नै मनपर्ने खालका चर्चित लोकधोरी भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ। आज पनि निकै नै मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँको माझमा लिएर आएका छौँ र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नु भएको छ। साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र आजको लोकसङ्कारको व्यवसायको सुरुवात गर्न चाहन्छु यो नेपाली लोक सङ्गीतको बजारमा निकै नै चर्चा बटुलेको मिठो भाकाबाट। लुका मारी खेल खेल्दा देखेको तिम्रो हातमा मेरो नाम लेखेको बिर्से जसको छ मलाई त सन्चै छ तिमलाई कस्तो छ खेल खेल्दा देखेको तिम्रो सन्चै छ तिमीलाई कस्तो छ। तपाईँलाई मनपर्ने खालको भाका हामीले लोकसङ्कारको व्यवसायमा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ। हरेक दिन आउँछौँ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म लोक झङ्कारको युवा साई लिएर र आज पनि तपाईँको माझमा उपस्थित भइसकेका छौँ। मिठा मिठा लुकधुरी भाकाहरू तपाईँको माझमा जोडिराखेका छौँ र यति बेला फेरि पनि तपाईँकै लागि लोक झङ्कारको युवा साईमा तपाईँलाई निकै नै मन परेको भाका नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले निकै नै चर्चा बटुलेको भाका राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि एउटा सानो सानो सानो सानो जिन्दगी को घर बनाओ एउटा सानो सानो आशा को जगालेर बिरतीको छानो कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगी को घर बनाओ एउटा सानो सानो आशाको जगालेर बिरतीको छानो आशाको जगालेर बिरतीको छानो सानो सानो जिन्दगी को घर बनाओ एउटा सानो सानो आशा को जगालेर बिरतीको छानो गाउँ घर समाज को दर्पण सुन्नु होला रेडियो अर्पण

नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, सागर मोटरसाइकल सेन्टर, रत्नगर 8 बकुलहर, बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता, ओम स्कुल अफ म्युजिक, रत्नगर 1 बकुलहर चितवन, रिफ्रेश एक्जैक्ट स्टडी सेंटर, रत्नगर 2 टाड़ी चितवन, इंटरनेशनल ब्यूटी पार्लर ट्रेनिंग सेंटर, रत्नगर 2 टाड़ी चितवन, एवरेस्ट टॉच इंस्टीट्यूट ETI, रत्नगर 2 टाड़ी चितवन, न्यू साइनिंग ट्यूशन सेंटर, रत्नगर 8 दूरसंचार रोड, न्यू पर्वत पुस्तक पसल, रत्नगर 1 सौराचो। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक ज्यू लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्राचार्य गोकुल भट्ट एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय, रत्नगर 11 जमुनापुर चितवन। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक झंकार। विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। लोकझङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। मिठा मिठा लोकदोरी भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ। अलिकति पुराना, अलिकति नयाँ सबै खालका भाकाहरूलाई आजको लोकझङ्कारको व्यवसायमा मैले प्रस्तुत गरिराखेको छु। र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा तपाईँको लागि अर्को एउटा भर्खरै बजारमा भित्रिएको चर्चा बटुल्ने क्रममा रहेको एउटा भाका तपाईँको लागि राख्छु। पक्कै पनि मनपर्छ तपाईँलाई यो भाका। यति बेला लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि पागल बने मर्छु होला। तिमीले छोडी गए हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु प्रिया विश्वासघात भए छाती पोल्छ तिम्रो मन दुखे जानै बेउला मायाले नापुगे तिमीले छोडी गए हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु प्रिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए जल बन्ने आस जब सम्म फेर्ने छु मुठे सास पागल बनी मर्छु होला तिमीले छोडी गए चितामाथि जलप्रिय विश्वासघात भए निकै नै मिठो खालको भागा तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँ र यस्तै मिठा मिठा लोकधुरी भागाहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ र लोकसङ्कारको व्यवसायबाट अब भने छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धन्यवाद। इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। आजको लोकसङ्कारको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। गाउँ घर